आयोजना आयोगको हलमा आज सरकारको तर्फबाट सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालले सरकार विस्तारदेखि उद्घाटन निरीक्षणसम्मका गरी 55 बुद्धि उपलब्धि सार्वजनिक गर्नुभयो। सरकारले सार्वजनिक गरेको उपलब्धिमा संविधान निर्माणका लागि राजनैतिक वातावरण निर्माण गरेको, संविधान सभाका समितिहरू तालिकासहित सक्रिय भएको दावी गरेको छ। शान्ति प्रक्रियाका बाँकी कामहरू पुरा गर्न सरकारले अग्रसरता लिएको दावीसहित सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित गरेको, 72 नगरपालिका घोषणा गरेको, सुनसरीको चतरा स्थित कुम्भ मेलाको उद्घाटन गरेको उपलब्धि सार्वजनिक गरेको हो। सरकारले नेपाली क्रिकेट टोलीले पहिलो पटक ICC 2020 विश्वकपमा सहभागी भई राम्रो प्रदर्शन गरेको भन्दै खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन स्वरूप 5,00,000 उपलब्ध गराएको समेतलाई उपलब्धि मानेको छ। चितवनको क्षेत्र नम्बर 4 असार 8 गते हुने संविधान सभा उपनिर्वाचनका लागि 10 जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। दिउँसो 2:30 बजेसम्ममा 10 दलका उम्मेदवारले नाम दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उम्मेदवारी दर्ता गराउने समय 5:00 बजेसम्मका लागि तोकिएको छ। निर्वाचन आयोगले बाजा गाजा र पेट्रोलियम पदार्थ प्रयोग गर्ने मोटरसाइकल जीप कार लगायतका सवारी साधनको र्याली गर्न प्रतिबन्ध लगाए पनि दलहरूले र्यालीसहित आएर उम्मेदवारी दर्ता गराएका थिए। यो क्षेत्रबाट संविधान सभाको निर्वाचनमा नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला विजय हुनुभएको थियो। चितवन 4 नेकपा एमालेकी दिलकुमारी रावल पार्वती, नेपाली कङ्ग्रेसबाट रामकृष्ण घिमिरे, एकीकृत नेकपा माओवादीका खुसीराम पाखरिन, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रामविक्रम ठकुरी, राप्रपा नेपालबाट वेदबहादुर बस्ती, नेकपा मालेबाट सिर्जना रुवाली, जनमुक्ति पार्टीबाट जगदेवी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट पदमबहादुर थापा, नेपाल आमा पार्टीबाट कृष्ण प्रसाद दुवाडी, जन प्रजातान्त्रिक पार्टीबाट किरण कुमार अधिकारले उम्मेदवारी दर्ता गराएका हुन्। आज मनोनयन दर्ता गरिएपछि भोलि 12 गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गरिनेछ। ऊर्जा मन्त्री राधा ग्यावालीले 3 वर्षमा लोडसेडिङ मुक्त बनाउन वार्षिक 55 अर्ब बजेट चाहिने बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरण पोखरा क्षेत्रीय कार्यालयको पोखरामा उद्घाटन गर्दै ग्यावालीले अहिले वार्षिक 26 करोड मात्र बजेट आउने गरेको बताउनुभयो। उहाँले आर्थिक वर्ष 2071-72 ऊर्जा मन्त्रालयलाई 4 अर्ब मात्र बजेट थपिएको बताउनुभयो। 30 अर्बले 3 वर्षमा नेपाललाई लोडसेडिङ मुक्त बनाउन नसकिने मन्त्री ग्यावालीले बताउनुभयो। उहाँले 3 वर्षमा नेपाललाई लोडसेडिङ मुक्त बनाउने हो भने वैकल्पिक ऊर्जामा लाग्नुपर्नेमा जोड दिनुभयो। लामो समयको राजनीतिक सङ्क्रमणपछि युक्रेनमा आज राष्ट्रपति निर्वाचन भइरहेको छ। युक्रेनको इतिहासमै सबैभन्दा महत्त्वपूर्ण मानेको आजको निर्वाचनमा 18 जनाले उम्मेदवारी दिएका छन्। पूर्वी युक्रेनमा रुस समर्थक र युक्रेनी सेनाबीच लडाइँ चलिरहेका बेला भएको राष्ट्रपति निर्वाचनलाई महत्त्वको साथ हेरिएको छ। यस निर्वाचनले युक्रेनलाई एकताबद्ध बनाउन मद्दत पुग्ने अधिकारीहरूको भनाइ छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा अहिले केही बेरपछि किङ्स इलेभेन पन्जाब र दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीले प्लेअफमा पुगिसकेको पन्जाबको सामना गर्न लागेको हो। खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ, दिल्ली ब्याटिङमा तानिएको छ। यस्तै आजको दोस्रो खेलबाट प्लेअफमा पुग्ने टिमको टुङ्गो लाग्नेछ। बेलुका 7:30 बजेपछि हुने खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुनेछ। 13 खेलबाट राजस्थानको 14 अङ्क छ भने समान खेल खेलेको मुम्बईले 12 अङ्क जोडेको छ। हवस् त, अपरान्ह 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य